أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم حمدا لفاتر لكل الصلاة على خاتم الرسل اللهم صل على سيدنا محمد وعلى آل محمد وبارك وسلم عليه. ناظرین گرامی، پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. ہمارے آج کے پروگرام کا موضوع یرقان ہے. یرقان کو ہم پیلیا بھی کہتے ہیں، جانڈس بھی کہتے ہیں، اور عموماً یہ موسم کی تبدیلی کی وجہ سے بچوں کی پیدائش کے وقت چھوٹے بچوں کو، یا پھر ایسی گرم چیزیں کھانے سے، باسی چیزیں کھانے سے، یا مسلسل کسی بیماری کی وجہ سے جس میں آپ مختلف دوائیں کھاتے ہیں، اس وجہ سے یہ عموماً ہو جاتا ہے. اس میں سب سے پہلی چیز جو ہے بائل پرسنٹیج، جسے ہم صفرہ کہتے ہیں، صفرے کی نالیاں جو جگر سے ملحق ہوتی ہیں، جگر سے اور پتے کی طرف جو جاتی ہیں، اور پتے سے صفرہ لے کے بڑی آنت تک کے جاتا ہے، ان نالیوں میں آبسٹرکشن ہو جاتا ہے. اس نالیوں میں رکاوٹ ہونے کی وجہ سے جو صفرہ ہوتا ہے، جو پیلا مادہ ہوتا ہے، وہ وہاں پہ سٹک ہو جاتا ہے، اور وہ پھر خون میں مل جاتا ہے، جس کی وجہ سے آنکھوں میں پیلاہٹ آ جاتی ہے، جسم میں پیلاہٹ آ جاتی ہے، اور کھانا پینے میں بھوک بند ہو جاتی ہے، اور عموماً سر میں بھاری پن رہتا ہے، پیٹ میں کافی گڑگڑاہٹ سی رہتی ہے. تو اس میں ہم یہ کہہ سکتے ہیں کہ یہ سادہ یرقان ہے، اور اس کی وجہ آپ کو بتائی کہ یہ صرف جو ہے پتے کی طرف جو نالیاں جاتی ہیں، ان میں رکاوٹ ہونے کی وجہ سے پیدا ہوتا ہے. اسی طریقے سے یرقان اگر بگڑ جائے، یا پھر ہم اس کو یرقان اسود یا کالا یرقان کہتے ہیں، کالا یرقان اسی جگہوں پر اگر ریڈ بلڈ جو ہوتا ہے، جس میں خون کے لال ذرات جو ہیں، وہ ڈیمیج ہونے لگتے ہیں، اور ایک حد تک اگر ڈیمیج ہوں تو وہ اسے اندر آبزرو کرتا ہے، لیکن جہاں وہ زیادہ ہو تو وہ جرسوں میں یا خون کے لال ذرات جو ہے وہ خراب ہونے لگتے ہیں، جو ایکسٹرا ہوتے ہیں، اور وہ جسم میں خون کے ساتھ جو ہے وہ دوران کرتے ہیں، جس کی وجہ سے چہرے پر کالا پن آ جاتا ہے، آنکھوں میں جو ہے وہ پیلاہٹ کے ساتھ سیاہ پن آ جاتا ہے، طبیعت کے اندر گرانی آ جاتی ہے، اور عموماً اس میں بھی جو ہے بھوک بالکل مر جاتی ہے، بھوک بالکل نہیں لگتی. اس سلسلے میں یہ ہے کہ اس میں پریشان ہونے کی ضرورت نہیں ہوتی، خاص طور پہ جو چھوٹے بچے ہوتے ہیں، چھوٹے بچوں کو جو یرقان پیدائشی ہم جسے کہتے ہیں، اس میں بھی پریشان ہونے کی ضرورت نہیں ہوتی، اس لیے کہ یہ ساتویں یا آٹھویں دن خود ہی جو ہے زائل ہو جاتا ہے، ٹھیک ہو جاتا ہے. چھوٹے بچوں کا علاج ہم یہ کرتے ہیں کہ ان کو سن لائٹ جو ہے اس میں ان کی آنکھوں کو رکھتے ہیں، تاکہ وہ اس کی چمک کی وجہ سے ان کا جو آورا ہے، ان کے جسم کا جو جلد ہے، اس میں دھوپ کو لگنا چاہیے. دھوپ کون سی اچھی ہوتی ہے؟ دھوپ صبح کے وقت 8:30 بجے سے 9:30 بجے کے درمیان میں آپ اس بچے کو اس دھوپ میں رکھیں گے تو آپ دیکھیں گے کہ وہ پانچویں دن یا چھٹے دن بہتر ہونا شروع ہو جاتا ہے. ماں اگر مدر فیڈنگ میں بچہ ہے تو اس کے لیے البتہ جو نسخے میں بتاؤں گا وہ استعمال کرنے سے جب اس بچے کو دودھ پلایا جاتا ہے تو بچہ بھی جلد سے جلد صحیح ہو جاتا ہے. اس میں جو سب سے بہتر چیز یہ ہے کہ جانڈس میں یا یرقان میں مولی کے پتے، اگر مولی کا موسم ہے تو مولی کے پتے جو ہے وہ بہت عمدہ ہوتے ہیں، کہ مولی کے پتے کا رس نکال لیا جائے، اور اس کے بعد اس کو ایک پیالی یا ایک گلاس مولی کے رس کو کسی بھی چھوٹے سے بگونے میں گرم کریں، اور وہ پھٹ جائے گا، اوپر تمام کچرا آ جائے گا. اس کے بعد اس کچرے کو ہٹا کے اور وہ پانی چھان کے اچھی طریقے سے وہ مریض کو پلایا جائے، اس سے بڑی بہتری آ جاتی ہے. اور اسی طریقے سے یرقان کے لیے یہ ہے کہ آپ ہیوی چیزیں، تلی ہوئی چیزیں بالکل نہ کھلائیں، اور بچوں کو اور بڑوں کو جوسیز میں رکھیں، اور جوسیز بھی وہ ہوں جو کہ تازے جوسیز ہوں. اسی طریقے سے اس سلسلے میں پھٹکری بڑا عمدہ علاج ہے، اور بڑے بڑے لوگوں کے پاس میں نے دیکھا کہ لائنیں لگی ہوئی ہیں. عموماً چونکہ روحانی طور پہ یرقان جب ہوتا ہے تو اس کو جھڑوانے کے لیے، دعا پڑھوانے کے لیے، یا اس میں مالا ہوتی ہے وہ پہننے کے لیے، وہ مختلف لوگ مختلف انداز اختیار کرتے ہیں. تو اس میں یہ ہوتا ہے کہ फिटकरी बड़ी उम्दा चीज़ है, तकरीबन 50 ग्राम फिटकरी ले लीजिए, उसको तवे में डाल दीजिए, उसमें वो खिल जाएगी और फट जाएगी और बिल्कुल सफ़ेद रंग की हो जाएगी। जब पानी वो बन जाए तो उसका चूल्हा बंद कर दीजिए और वो फिटकरी जो है उसको जब ठंडी हो जाए, सूख जाए, तो ये दो चुटकी दही के, दो चुटकी ये फिटकरी जो बिरिया की हुई है इसे दही एक टेबल स्पून में लेकर खिलाया जाए, तीसरे दिन से इंशाल्लाह ये अरकान बेहतर होना शुरू हो जाता है। और इसी तरीके से सिलसिले में एलोवेरा भी बहुत उम्दा चीज़ है। इसमें ये कि आप घी गवार का जेल ले लीजिए और उसमें नौशादार फली जो है वो डाल दीजिए, पूरी रात किसी कटोरी में घी गवार का जेल रखा हुआ हो तकरीबन 100 ग्राम के करीब, और उसमें आप 25 ग्राम नौशादार फली के नाम से जो हर्बल आती है उसे आप ले लीजिए और उसको कटोरी में डाल के रख दीजिए, ओवर नाइट आप उसे रखिए और उसके बाद उसको किसी मलमल के कपड़े में डाल के छान लीजिए और छानने के बाद वो अरक संभाल के रखिए किसी शीशे की बॉटल में। तो ये आप 10-10 कतरे आधा कप पानी में डाल के पियेंगे तो आप देखेंगे कि इससे काफ़ी बेहतरी आ जाएगी। इसी तरीके से जब ये चीज़ यरकान की आगे बढ़ती है, बार दफ़ा ये चूँकि इसमें ताल्लुक़ जो है वो पित्ते का होता है, पित्ते में ऑब्स्ट्रक्शन आ जाती है, बार दफ़ा बाज़ लोगों का यरकान होने के बाद पित्ते में पत्थरी का भी अमर शुरू हो जाता है, पित्ते में छोटी छोटी पत्थरियाँ बनती रहती हैं और उसके बाद जो है उनको वापसी का रास्ता नहीं होता, जो डक होती है उससे सिर्फ जो है बाइल जो है आगे की तरफ जो है वो आता है। इसी तरीके से तिल्ली इसमें बड़ा अहम किरदार अदा करती है, जिसमें इनलार्जमेंट ऑफ स्प्लीन के इनलार्जमेंट हो जाती है, हमारी तिल्ली जो है हमारे लेफ्ट हैंड पे होती है और अमूमन ये जगह फूल जाती है। तिल्ली इतनी तेज़ी से फैलती है जब इनलार्जमेंट ऑफ स्प्लीन होता है कि वो पूरे पेट को घेर लेती है और इतनी शदीद तकलीफ़ होती है पेशेंट को। तो इस सिलसिले में भी यही है कि जो मैंने आपसे नौशादर फली और घी का हुआ, 3 दिन के अंदर जो है इनलार्जमेंट ऑफ स्प्लीन जो है वो बेहतर हो जाता है, कम भी हो जाता है बेहतर भी हो जाता है। तो अमूमन ऐसे पेशेंट जिनको तिल्ली का मसला होता है, स्प्लीन का मसला होता है, पेट फूल जाता है, पेट इस साइड से भारी हो जाता है, पेट बड़ा हो जाता है, तो इसका मतलब ये हुआ कि आपको इनलार्जमेंट ऑफ स्प्लीन है। और इसके लिए भी यही मैंने असल में अर्ज़ करने का मकसद था कि जो नौशादर फली और घी गवार का, सिर्फ आप देखेंगे तीसरे दिन में जो है ना वो आपकी तिल्ली जो है वो सिकुड़ना शुरू हो जाएगी जो फैल गई है। अमूमन हमारे जिस्म में तिल्ली का जो एक्शन होता है, तिल्ली का जो किरदार होता है, बार दफ़ा मलेरियाई बुखार हो जाते हैं, बार दफ़ा दूसरे बुखारात हो जाते हैं, तो अमूमन उसमें तिल्ली का बहुत अहम फैक्टर होता है जिसे हम स्प्लीन कहते हैं। तो इसके लिए भी ये आप अगर हम करें, और अगर मैं एक बात हर एक से ही करता हूँ कि बीमारी का इंतज़ार क्यों किया जाए कि हमें ये होगा इस तरह होगा अब हम इस 40 साल की उम्र में आते हैं, तो उससे पहले तैयारी कीजिए, अपने अंदर अपना बूस्टर चीज़ें जो है आप खाइए। बूस्टर के अंदर जो सबसे अच्छी चीज़ है गर्मी में, याद रखिए कि जौ का दलिया जिसे हम बार्ले कहते हैं, बार्ले वाटर जो है बूस्टर है, बहुत ही सस्ता बनता है, सिर्फ 50 ग्राम जौ का दलिया ले लीजिए, उसे कूट लीजिए, उसको 2 घंटे पानी में भिगा के रखिए और जिस तरीके से पत्ती डालते हैं जोशीले पानी में उसमें उसको डाल दीजिए, पानी बिल्कुल सफ़ेद हो जाएगा और उसके बाद चूल्हा बंद कर दीजिए, यह आपका आबे जौ बन गया, बार्ले वाटर बन गया। इतनी बड़ी बड़ी बोतल 400-400 रुपये की बाज़ार से लेने के बजाय घर पे जो है आप बार्ले वाटर बनाइए और इसे गर्मी के अंदर पीजिए, ये बेहतरीन बूस्टर है। यानी कि हम एनर्जाइजर के तौर पे लाल शरबत पीले शरबत बाजारों से खरीदने के चक्कर में रहते हैं, आप सिर्फ आबे जौ पीजिए तो आप देखेंगे कि आपका सिस्टम सही रहेगा, आपका जिगर सही रहेगा, आपका मैदा सही रहेगा। और इसी तरीके से नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की अहदीस का मुताला करते हैं तो आपने जौ को बताया कि ये जौ गुर्दे की जान जिसे हम किडनी कहते हैं, किडनी में अमूमन जो इसका मरकज़ होता है उसके लिए ये जौ का पानी जो है फ़ायदेमंद है। और ये आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जिस तरीके से तुम चेहरों को अपने साबुन से धो के और साफ़ करके मैल कुचैल उतार देते हो, तो जौ का ये खासा है कि तुम्हारे गुर्दे को इस तरीके से साफ कर देता है, धो देता है, जिस तरह तुम्हारा चेहरा धुल जाता है। तो ये बुनियादी तौर पर ये मौसम भी ऐसा है, सिलसिले में आपको हम टिप भी देंगे और इंशाल्लाह ताला आप से हम मज़ीद बात भी करेंगे। आपसे हम एक मुख्तसर से वक्फे के बाद दोबारा मिलते हैं, यहाँ हम एक वक्फे की तरफ बढ़ रहे हैं। अस्सलामु अलैकुम वरहमतुल्लाह। अस्सलामु अलैकुम वरहमतुल्लाह। वक्फे के बाद आपका मेज़बान हकीम सैयद अब्दुल बासित हाज़िर ख़िदमत है। हमारे आज के प्रोग्राम का जो मौजू है यरकान है, और यरकान کے سلسلے میں آپ کو خاصے نسخے بھی دیے گئے. عموماً یہ جیسے عرض کیا کہ اس میں ایسی کیا آبسٹرکشن آ جاتی ہیں کہ جگر میں جو صفراوی رتوبات بنتی ہیں اور اس کی سپلائی لائن کے اندر جو پرابلم آ جاتی ہے, اس کی کیا وجوہات ہیں؟ اس میں عموماً یہ چیز ذہن میں رکھیے کہ ہماری غذائی خرابیوں کی وجہ سے ہماری غذا کے اندر بہت زیادہ ایسی چیزیں کہ جس میں مرچ ہو, مسالے ہو اور حیوانی چکنائی. دیکھیں آپ یہ چیز ذہن میں رکھیں کہ گوشت آپ جتنا بھی روکھا لے کر آ جائیں اس میں 30% چکنائی ہوتی ہے, چاہے وہ گائے کا گوشت ہو چاہے وہ بکرے کا گوشت ہو. جتنا بھی آپ اس کو روکھا بنوا لیجیے, جتنا بھی صاف کروا لیجیے, تو یہ عموماً جو ہے چکنائی جو ہے ہمارے لیے نقصان دہ ثابت ہوتی ہے. اور یہ سبب بنتی ہے کہ چونکہ جگر کا کام کولیسٹرول بنانا بھی ہے, جگر جب کولیسٹرول بناتا ہے اور آپ ایسی چیزیں جس سے بیڈ کولیسٹرول بننے لگتا ہے تو وہ گڈ کولیسٹرول کو خراب کرتا ہے. تو یہ جو چیزیں اپنی غذاؤں سے ہم ہٹائیں گے تو ہمارے جگر کے اوپر جو پریشر ہے وہ نہیں پڑتا. جو یرقان ہے, یرقان کے بارے میں میں نے جیسے آپ کو بتایا کہ ہیپاٹائٹس کے جو امراض ہیں, جسے ہم کالا یرقان پہلے کہا کرتے تھے, لیکن اب اس پہ جو جدت ہو گئی اور اس پہ جو ریسرچز آئی ہیں اس میں ہیپاٹائٹس اے سے لے کر اور ڈی تک, اب تو ای تک چلا گیا ہے, کہ ریسرچ بتائی گئی ہے کہ جگر کو کس انداز سے کیا کیا بیماریاں لگ سکتی ہیں. سورائسس آف دی لیور, کینسر آف دی لیور, انلارجمنٹ آف لیور, تو وہ جتنی بیماریاں ہیں وہ جگر سے متعلق, اس پہ ہم ایک انشاءاللہ اگلے ہفتے پروگرام کریں گے جس میں ہیپاٹائٹس کے اوپر آپ کو تمام بریفنگ دیں گے اور اس سے بچنے کے جو ہے وہ چیزیں بتائیں گے. آج کا جو موضوع ہے اس میں جیسے میں نے عرض کیا کہ عموماً ہمارے پاس آج کل جو ایک طریقہ کار ہو گیا ہے وہ یہ کہ بہت زیادہ پریزرویشن والی چیزیں ہم لینے لگے ہیں. جیسے مثال کے طور پہ ٹھیک ہے اس میں وہ کاربن ڈائی آکسائڈ ہوتی ہے, اس میں وہ چیزیں ڈال کے پریزرو کرتے ہیں. اب یہ بھی کہتے ہیں کہ ہم اس میں میٹا بائی سلفیٹ جو پریزرویشن کے لیے ڈالا جاتا ہے کہ وہ ہم نہیں ڈالتے, لیکن اس کے باوجود بھی پریزرویشن, ایک دودھ کو آپ کھلا سا ایک پیالے میں رکھ دیجئے اور چار دن بعد آپ اس دودھ کو دیکھیے, اس میں اتنی بدبو آئے گی, وہ پھٹ جائے گا, وہ کیا کیا ہو جائے گا. تو آپ دیکھیے اتنی جاندار چیز ہے دودھ, اس کو پریزرو کرنے کے لیے کتنی چیزیں ڈالی جا سکتی ہیں, کتنے پریزرویشن اس کے اندر ڈالیں. ایک ڈبے کے اندر دودھ موجود ہے اور وہ ایک ایک مہینے خراب نہیں ہوتا. ایسے تو آپ دودھ رکھو وہ صرف دوسرے دن جو ہے اس میں اسمیل آنے لگتی ہے, وہ خراب ہونے لگتا ہے. تو بیسیکلی یہ چیزیں کہ ان چیزوں کو پریزرو کرنے کے بعد اس کو وہ تو آپ بیچ دیتے ہو چیزیں, لیکن جب انسان وہ چیزیں کھاتا ہے اور اس کے جگر کے اندر, اس کے معدے کے اندر وہ چیزیں جاتی ہیں تو کئی ایسی پرابلم, کئی ایسی بیماریاں ہوتی ہیں کہ جن کا زیادہ تر تعلق جو ہے وہ قبض سے ہوتا ہے گا, معدے سے ہوتا ہے. تو ہمیں کوشش یہ کرنی ہے کہ اپنے جی آئی سسٹم کو, اپنے گیسٹرک کے نظام کو, اپنے پیٹ کے نظام کو صحیح رکھنے کے لیے نبی اکرم صلی اللہ علیہ وسلم کی اس حدیث کے مصداق چلنا چاہیے کہ جس میں آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ کھانے کے تین حصے کرنے چاہیے, کہ جس میں ایک حصہ آپ نے کھانا کھانا ہے, ایک حصہ جو ہے ہوا کے لیے اور ایک حصہ پانی کے لیے چھوڑنا ہے. پانی کے متعلق بھی یہ ہے کہ آپ صلی اللہ علیہ وسلم نے جو طریقے بتائے کہ پانی ہمیں کس طریقے سے پینا ہے, کہ پانی تین سانسوں میں پینا ہے, پانی کو کھڑے ہو کے نہیں پینا, پانی کو بیٹھ کر پینا ہے. اگر ان سنتوں کو آپ باقاعدہ ریسرچ کے اندر جائیں گے تو یہ بات طے ہے کہ جو آدمی کھڑے ہو کے کھانا کھاتا ہے, جو آدمی کھڑے ہو کے پانی پیتا ہے, اس کے نسوں کے اندر مسائل ہو جاتے ہیں, اس کی نسوں میں بہت ہی کمزوری آ جاتی ہے, گھٹنوں کے درد ہونے کی وجہ یہ ہوتی ہے کہ جو لوگ کھڑے ہو کے پانی پیتے ہیں. تو بات یہ ہے کہ ہمارا اصل موضوع جو ہے وہ یرقان ہے, کہ یرقان جو صفرا ہمارے جسم میں بنتا ہے وہ جگر ہی بناتا ہے. تو اس کو ہم کس طریقے سے ایسے کنٹرول کریں. ناسا ایک بہت بڑا ادارہ ہے امریکہ کا, ڈبلیو ایچ او کا بھی امریکہ سے تعلق ہے. تو انہوں نے, ڈبلیو ایچ او نے جب ایک ریسرچ کی اور انہوں نے کہا کہ ایک فیکٹری کے اندر وہ گئے اور انہوں نے دیکھا کہ ایک طبقہ ہے, اس کو نہ یرقان ہوتا ہے, نہ اس کا جگر خراب ہوتا ہے, نہ یہ بیمار ہوتا ہے, نہ اس کو پیٹ کی بیماری ہوتی ہے, یہ ایک طبقہ ہے. تو انہوں نے تقریباً 100 آدمی اس فیلڈ کے لیے کہ جن کا جگر بالکل صحیح تھا, تو انہوں نے جب دیکھا کہ آیا ان کی کیا ایسی غذائیں ہیں, کیا وہ چیزیں اپنی روٹین میں, اپنی غذاؤں میں لے رہے ہیں کہ جس کی وجہ سے ان کو کوئی مسئلہ ہی نہیں ہے, تو پتہ چلا کہ وہ انڈیا کے جو ایک شہر ہے حیدرآباد دکن, وہاں کے لوگ ہوتے تھے. اور ان کو جب دیکھا تو ان کے کھانوں کے اندر کھٹی چیزوں کا استعمال زیادہ تھا، یعنی کہ املی کا استعمال، بخارے کا استعمال، انار دانے کا استعمال وہ لوگ اپنی غذاؤں میں بغیر چٹنی کے اور بغیر سرکے کے وہ رہتے ہی نہیں تھے۔ جہاں تک سرکے کا تعلق ہے، سرکے کے اوپر بھی یہ کہ یہ بھی سنت نبوی ہے کہ سرکہ آپ کی دسترخوان پہ ہونا چاہیے، آپ کے باقاعدہ امہانی کے بارے میں آپ نے حضور اکرم صلی اللہ علیہ وسلم کے بارے میں ام ہانی نے فرمایا کہ جس گھر کے اندر سرکہ ہوتا وہ گھر کبھی بھی غریب نہیں ہوگا۔ اس سے مقصد صرف یہ ہے کہ غریب سے مطلب پیسے کی غربت نہیں بلکہ وہ بیمار نہیں ہوگا۔ جو شخص اپنے گھر کے اندر سرکہ رکھتا ہے اور سرکے کا استعمال جو ہے ہر کھانے میں کرتا ہے، حلیم کھا رہا ہے اس پہ سرکے کے تین چار قطرے ڈال دیے، کھانا ڈال رہا ہے اس میں تین چار قطرے ڈال دیے، تھوڑے سے پانی میں ڈال کے صبح ناشتے سے پہلے یا ناشتے کے بعد اگر آپ نے لے کے، دیکھیے ایک اور چیز بتا دوں آج چونکہ مجھے وقت ملا، ایپل سائڈر آپ نے بڑا سنا ہے نام نا کہ ایپل سائڈر یہ ہے اور سرکہ، دونوں میں ڈفرینس ہے۔ یہ چیز ذہن میں رکھیے کہ وہ امریکن گارڈن یا امریکہ سے امپورٹ ہوتا ہے ایپل سائڈر، اس کے اندر جو ہے الکحل موجود ہے جو ایپل سائڈر ہے، یہ بات لکھ لیں تمام لوگ، نوٹ کر لیجئے کہ ایپل سائڈر کے اندر الکحل ہوتا ہے، اور جو سرکہ ہوتا ہے جو ہمارا دیسی سرکہ ہوتا ہے، جامن کا ہو گیا، انگور کا ہو گیا، مکس فروٹ کا ہو گیا، یہ تینوں سرکوں کے اندر جو ہے الکحل نہیں ہوتی۔ ایپل سائڈر صرف ایک یہودی کمپنی بناتی ہے امریکہ میں، اور یہاں پر جو امپورٹ ہوتا ہے اور جہاں پر دکانوں میں سجا ہوا ہے، ہمارا دیسی سرکہ تو غائب ہے۔ میں جس مریض کو بتاتا ہوں کہ سرکے کے متعلق تو وہ ایپل سائڈر کا نام، تو ایپل سائڈر میں بیسیکلی الکحل ہوتی ہے، تو اس کا استعمال ایک ایز اے مسلمان صحیح نہیں ہے۔ اور اگر میری اس بات کو آپ نے تحقیق کرنا ہے، ایپل سائڈر لائیے کسی لیبورٹری میں دے دیجئے اور اس سے پوچھ لیجئے کہ اس میں الکحل کا کتنے اثرات ہیں، تو وہ صحت کے لیے نقصان دہ ہوتا ہے۔ اسی طریقے سے جو دیسی سرکے کے بارے میں میں نے بتایا کہ آپ صلی اللہ علیہ وسلم کی واضح حدیث ہے کہ اگر جو اپنے گھر پہ سرکہ استعمال کرتا ہے، جس گھر میں سرکہ ہوتا ہے اس گھر میں بیماریاں نہیں آتی، وہ صحت مند رہتا ہے۔ بات صرف اتنی سی ہے کہ ہمیں ایک معمولی سی ٹپ آپ کو دے رہا ہوں، اور اس چیز کے اوپر اگر آپ چلتے ہیں تو آپ دیکھیں کہ آپ کو کس طریقے سے اللہ پاک جو ہے شفا دیتے ہیں۔ اصل میں جی آئی سسٹم جو ہے، جو ہمارا آج کا موضوع ہے کہ یرقان کس طریقے سے ہم اس سے بچ سکتے ہیں، تو اس کو بچنے کا طریقہ یہی ہے۔ تو اصل بات جو میں کر رہا تھا کہ ناسا کے ان لوگوں کو جب تحقیق کی گئی تو ان کے کھانوں میں کھٹاس کا استعمال زیادہ ہوتا تھا، وٹامن سی کا استعمال وہ روزانہ ہر کھانے میں کرتے تھے، تو ان کا جگر بھی صحیح تھا، ان کا میدا بھی صحیح تھا، ان کو نہ جانڈس ہوا، نہ ان کو ہیپیٹائٹس کے ان کے کوئی ٹیسٹ خراب آئے۔ تو اپنے گھروں کے اندر کھٹاس کو وٹامن سی کے طور پہ ضرور لیا جائے، خاص طور پہ پودینے کی چٹنی جو ہوتی ہے اس میں انار دانہ ڈالا جائے، اس میں آلو بخارا ڈالا جائے، تو ہم ڈیلی جو ہے جب کھانوں کے ساتھ یہ لیں گے تو ہمیں بیماری ہمارے قریب نہیں آئیں گی۔ ہم نے یہ تہیا کیا ہوا ہے کہ بیماری ہمیں آئے پکڑے، ہم نے لازمی جو ہے کھانے کے بعد کولڈ ڈرنک پینی ہے، ہم نے سمجھ بیٹھے ہیں کہ یہ کولڈ ڈرنک ہمارے ہاضمے کا تدارک کرتی ہے، ایسی بات نہیں۔ بلکہ جب آپ کولڈ ڈرنک لیتے ہو، آرٹیفیشیل جو اندر چیز ہے وہ ڈکار کی صورت میں باہر آتی ہے، اور پھر وہ اندر جو کاربن ڈائی آکسائڈ جو بیرا غرق کرتی ہے، اور جو میدے کے نظام کے اندر السریشن آ جاتا ہے، گا بڑی آنت میں السر ہو جاتا ہے، میدے میں السر ہو جاتا ہے، ڈوڈینیم جیسے السر ہے، میدے کا السر ہے، ایسا یہ جو اوپر میدے کا منہ ہوتا ہے ادھر جو السر ہو جاتا ہے، تو یہ بظاہر تو ابھی آپ پیتے رہو کوئی پتہ نہیں چلے گا، 30 سال تک آپ پیتے رہو 35 سال میں جا کے آپ کو پتہ چلے گا اب آپ کو اسٹمک کے اندر جو السر ہو گیا ہے۔ تو بنیادی چیز یہ ہے کہ کولڈ ڈرنک سے زیادہ اچھی چیز یہ ہے کہ آپ 10-15 قطرے جو ہے سرکے کے پانی میں ڈال کے پی لیجیے، آپ کو وہی عمل کرے گا، آپ کے کھانے کو بھی ہضم کرے گا، آپ کی بھوک کو لگائے گا بھی، اور آپ کے اندر ایک صحت جو ہے وہ ڈالے گا۔ اور جیسے میں نے آپ کو بتایا کہ اس طریقے سے امریکن ریسرچ آپ کو بتائی کہ اپنے کھانوں میں وٹامن سی کا استعمال کریں، ہم نے یہی کرنا ہے کہ اپنے کھانوں میں کوشش یہ کرنا ہے کہ پودینے کی چٹنی یا اس کے اندر آلو بخارا یا املی، دیکھیں املی فائدہ مند کب ہے اور نقصان دہ کب چیز ہے، یہ بھی ڈفرینس آپ سن لیجئے کہ املی کا ست اگر آپ نکالتے ہیں اور اس میں تھوڑا سا معمولی سا جو ہے گڑ ڈال کے اس کو ابال دیجئے، ابالنے کے بعد جب اس میں 3-4 جوش آ جائیں تو اب یہ آپ استعمال کیجئے، تو اس سے نہ آپ کا گلا خراب ہوگا نہ آپ کو کوئی اور نقصان ہوگا. لوگ وٹامن سی سے, جیسے کینو کا موسم آیا تو عموماً لوگ جو ہے قدرت کا ایک نظام سے ڈرتے ہیں کہ کینو کا موسم آیا ہم کینو نہیں کھاتے, اس سے ہمارا گلا خراب ہو جائے گا, ہمیں کھانسی ہو جائے گی, بچوں کو نہیں دے رہے, موسمبی نہیں دے رہے, نارنجی نہیں دے رہے, نارنگی نہیں دے رہے. تو وجہ یہ ہے کہ اللہ تعالیٰ نے ایک نظام مرتب کیا ہے. اللہ رب العالمین سے بڑا جو ہے حکمت کوئی نہیں جانتا. اللہ تعالیٰ نے ایک نظام بنایا ہے کہ جیسے اب گرمی زیادہ ہے تو آپ دیکھیں گرمی زیادہ ہے تو آپ کے سامنے تربوز اللہ نے رکھ دیا, اب مزید گرمی کچھ بہتر ہوگی, کچھ گرمی میں تمازت میں کمی آئے گی تو آپ کو پھر وٹامن اے دیتا ہے, وٹامن سی دے رہا ہے, اب وٹامن اے آپ کو دے رہا ہے آم کی صورت میں. ابھی آپ مہینے کے اندر دیکھیں گے کہ آپ کو جو ہے وہ آپ کے پاس آم آ جائیں گے. وٹامن اے کا خزانہ ہے, وٹامن سی اس میں ہے, یعنی کہ وہ لوگ جو ایک آم کھاتے ہیں تقریباً 150 گرام کا تو ان کو ایک ہفتے کی وٹامن اے کی جو ڈیفیشنسی ہے وہ پوری ہو جاتی ہے, ایک ہفتے تک کی ڈیفیشنسی ایک آم پورا کر دیتا ہے. تو بنیادی طور پہ اگر ہم اپنے قدرتی پھلوں کی طرف دیکھیں کہ اس وقت بھی آپ دیکھیں کہ گرمی شدید ہے, ہر آدمی کے ذہن کے اندر دل کے اندر گرمی کا ایسا خوف ہے کہ ہمیں لو لگ جائے گی, ہمیں سن اسٹروک ہو جائے گا, اور ہمیں نئی جو ٹرمنالوجی نکال رہی ہے کہ صاحب بہت شدید اسے مر جائیں گے لوگ, ایسا کچھ بھی نہیں ہے. آپ صرف کیری کا شربت بنا کے رکھیں, کیری کے اندر یہ خاصہ ہے کہ یہ وٹامن سی کا بھی خزانہ ہے, وٹامن اے کا بھی خزانہ ہے, اور یہ اس میں تبدیلی آتی ہے. جب کیری ہوتی ہے وہ کچا آم ہے, اس کے اندر وٹامن سی بھرپور طریقے سے ہوتا ہے, اور اسی طریقے سے جب اس یہ پک جاتا ہے تو اس میں وٹامن اے بڑھ جاتا ہے. تو اللہ تعالیٰ کا نظام ہے کہ آپ جو ہے کیری لینے آج کل جو آیا ہے اس کو آپ تندور میں رکھ لیجیے, وہ باقاعدہ پوری پک جائے گی, اور اسی طریقے سے جو ہے آپ اس کو یا تو پانی میں ابال کے اس کا ست نکال لیجیے, اور اس کے ست میں آپ تھوڑی سی چینی ملا لیجیے, پانی ملا لیجیے, یہ بہترین شربت بن جاتا ہے. تو بیسکلی جو قدرت کا نظام ہے, آپ دیکھیں فال سے آ گئے, فال سے جو ہے کیا چیز ہے, فال سے کے اندر جو وٹامن سی بھرپور ہے, اس میں بھرپور وٹامن سی موجود ہے, اور آپ دیکھیے آپ کو اس وقت وٹامن سی کی جو ہے آپ کی جلد خراب ہو رہی ہے, جو بھی ہے آپ فالسے کا استعمال, فالسے کا شربت کا استعمال, فالدے کا جوس کا استعمال, یہاں تک کہ شوگر کے پیشنٹ کے لیے فالسہ اتنا اچھا ہے کہ فالسے کے جو بیج ہوتے ہیں, اگر جو شوگر پیشنٹ ہوتا ہے وہ ان بیجوں سمیت اگر فالسہ کھاتا ہے تو اس کی شوگر بھی کنٹرول ہوتی ہے. اس کی چھال کے متعلق میں نے بتایا کہ اس کی چھال جو ہے شوگر کا علاج ہے, اس کی چھال کو لیجیے اور اس کو سکھا کے اس کا پاؤڈر بنا لیجئے, اور اس کو صبح 5 گرام شام 5 گرام دیں تو آپ کو کسی دوا کی ضرورت نہیں رہتی. تو اللہ تعالیٰ کا ایک نظام ہے. ابھی فال سے تھوڑا سا جوبن پہ آ جائیں, اس کے قیمت بھی کم ہو جاتی ہے, اور اس کے بعد آم آ جائیں گے, اور آم کے بعد پھر ایک اور بہترین چیز آتی ہے جسے ہم جامن کہتے ہیں. جامن کا بھی خاصہ یہ ہے کہ یہ جب بھی جو ہے آپ آم زیادہ کھا لیں, کیونکہ ہر چیز کا اللہ تعالیٰ نے ایک نظام بنایا ہے کہ اگر آپ نے آم زیادہ کھا لیا تو اس کے اوپر 5 عدد جامن کھا لیجئے. جو بھی آم زیادہ کھانے کی وجہ سے آپ کا پیٹ پھول رہا ہے, آپ کو جو بھی معاملات ہوتے ہیں تو وہ آپ جامن کھا لیجئے تو وہ سبسائڈ ہو جاتی ہیں چیزیں, وہ چیزیں جو ہے اس کے سائیڈ افیکٹ ختم ہو جاتے ہیں. تو جامن کا یہ خاصہ ہے کہ وہ جو یہ ہم جس موسم میں بیٹھے ہیں, اللہ نے چاہا چونکہ ہم رمضان میں بھی داخل ہو جائیں گے 3 ہفتے بعد, تو اس میں آم بھی موجود ہوگا, اس میں جامن بھی موجود ہوگا, اور رمضانوں کے اندر یہ چیز ذہن میں رکھیے کہ صبح کے وقت میٹھا آم مت کھائیے. میٹھے سے مطلب یہ کہ اس کو مینگو شیک جو ہوتا ہے اس کا استعمال نہ کریں, بلکہ صبح کے وقت آم کا رس میں پودینہ اور تھوڑی سی ادرک جو ہے پیس کے اس کو ملا لیجیے, اور اس کے رس میں ایک سالن کی طرح چٹنی بن جائے گا. میں نے دیکھا کئی ایسے افراد ہیں, کئی ایسی کمیونٹی ہیں کہ جو نمکین کر کے آم کے رس کو کھاتے ہیں, تو سحری میں پراٹھے کے ساتھ یا ڈبل روٹی کے ساتھ اگر آپ اس کو لیں گے تو وہ بھی آپ کو توانائی دے گا. خربوزہ خاص طور پہ یاد رکھیے, اونٹ جو ہے اونٹ کا جو کوہان ہوتا ہے اس کوہان کے اندر اتنا پانی موجود ہوتا ہے, اللہ تعالیٰ کی قدرت دیکھیے کہ اتنا پانی موجود ہوتا ہے کہ وہ پورا دن چلاتا ہے. تو رمضانوں میں اگر آپ خربوزہ لے رہے ہیں, خربوزے کا شیک صرف پانی کے ساتھ پئیں گے تو وہ کوہان کی طرح وہ پانی جو ہے آپ کی مدد کرے گا پورا دن, لیکن سب سے بڑی مدد صرف اللہ کی رحمت ہوتی ہے جو ہم روزہ رکھ لیتے ہیں. یہاں پر ناظرین مختصر سا وقفہ لیں گے, اور وقفے کے بعد دوبارہ حاضر ہوتے ہیں. السلام علیکم ورحمۃ اللہ. السلام علیکم ورحمۃ اللہ. پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. ہمارے پاس فیس بک پہ 4 سوالات آئے ہیں, جس میں سے سب سے پہلا جو ہے وہ فاطمہ बेगम साहिबा का है सखर में, सखर से। और आपने जो सवाल किया कि पैरों में दर्द है और इनको भूख कम लगती है, इनसे इन्होंने एज नहीं लिखी, लेकिन अमूमन पैरों में दर्द होने की कई वजूहात होती हैं। इसमें यूरिक एसिड भी बढ़ सकता है, या फिर आपको अगर अर्कोनिसा या शाटिका है उसके लिए आप दवा लिख लें। इसमें सबसे पहली चीज़ जो है आप लिखें अजगर नागोरी 100 ग्राम ले लीजिए, बुधावा 100 ग्राम ले लीजिए, और सोंठ जो है 100 ग्राम, तीनों चीज़ें 100-100 ग्राम लेके ये 300 ग्राम हो गई। और अगर आपको शुगर नहीं है तो इसमें मिश्री 100 ग्राम मिला के इसको एक पाउडर सा बना लीजिए, एक चमचा सुबह एक चमचा शाम जो है आप इसको लीजिए। जहाँ तक आपने दूसरा सवाल भूख का किया है कि भूख आपको नहीं लगती, इस सिलसिले में ये है कि आप चिकनी चीज़ें और मीठी चीज़ें जो हैं कम से कम खाएँ, और ये जो मैं चाय बता रहा हूँ इसे आप पीजिए, जिसमें अदरक का 2 इंच का टुकड़ा है, पुदीने की 40 पत्तियां, सौंफ 1 चमचा है, और बड़ी इलायची के जो है उसके दाने कम से कम 1 इलायची के लेके इसे उबाल के ये पीजिए, इससे इंशाल्लाह आपकी भूख खुल जाएगी। हमारे पास एक कॉलर है, उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जी, मैं इकरा बात कर रही हूं कराची से। जी फरमाइए। मेरी बेटा को ना चिकनगुनिया हो गया, और उनके पूरे मुंह में ना छाले हो गए, बहुत ज्यादा सफेद रंग के छाले, मुझे मुसलसल तकलीफ हो रही है मुंह में। बुखार कितना था? बुखार कितना था आप बताएंगे? टेम्परेचर, हेलो, टेम्परेचर वालदा को कितना था? 104 से एग्जिट किया था? आपको आवाज नहीं आ रही मेरी शायद। नहीं मुझे आपके साथ नहीं आ रही। हाँ, बुखार का मैं पूछ रहा हूँ। बुखार कितना? बुखार था 3 दिन तक था बुखार, अब बुखार हल्का हो गया। अच्छा अच्छा, चलिए बहुत शुक्रिया आपकी कॉल का। इसमें देखिए चिकनगुनिया क्योंकि एक नई चीज़ आई है और इसकी तहकीक और रिसर्च भी हो रही है, इसमें सबसे पहले ये है कि जब भी ये बुखार हो, बुखार 102 से एग्ज़िट करे यानी कि 102 से ज़्यादा हो जाए, तो स्पंजिंग करना है या सर पे जो है वो पानी डालना है, और जो लाहौरी नमक होता है उसे पानी में डाल के और इसको आप पट्टियाँ उनको लगाइए, तो बुखार सबसे पहले इसमें जो अमल होता है वो बुखार को कम करना होता है कि बुखार नीचे 100 तक के आ जाए। और उसके बाद चिकनगुनिया के लिए ये है कि आप इसमें कुश्ते गाउदंती, एक पत्थर होता है गाउदंती, उसका जो है वो मिलना मुश्किल होता है लेकिन कुश्ते गाउदंती के नाम से मिल जाता है, इसे आप तकरीबन 50 ग्राम के करीब मंगवा लीजिए। और दूसरा इसमें जो चीज़ें हैं उसमें सूरनजान शीरी आप ले लीजिए, करंजुआ ले लीजिए, और इन दोनों चीज़ों को पिसवाना है। जो सूरनजान शीरी है 100 ग्राम लेना है, और करंजुआ जो है 25 ग्राम लेना है, इन दोनों को अच्छी तरीके से पिसवा लीजिए और इसमें 100 ग्राम मिश्री मिला लें, यानी कि टोटल 3 चीज़ें हो गई, सूरनजान शीरी जो है वो 100 ग्राम, करंजुआ जो है 25 ग्राम और 100 ग्राम मिश्री, ये एक पाउडर बना लीजिए। तो ये आप अपनी वालदा को आधा आधा चमचा यानी कि 2.5 ग्राम के करीब दिन में 3 मरतबा पानी के साथ दीजिए, और इसके साथ इनको अगर जिस्म में बहुत ज़्यादा अगर दर्द हो रहा है तो उसके लिए रोगन जैतून आप लेने तकरीबन 1 पाव, और उसमें 50 ग्राम जो है लौंगे जला लीजिए, और जलाने के बाद उसको छान के जहाँ जहाँ पे इसमें जिस्म में अमूमन हड्डियों में और ख़ास तौर पे बाजुओं में बहुत शदीद दर्द होता है, टांगों में दर्द होता है, तो ये आप लगाइए। और जैसे मैंने अर्ज़ किया कि ये दवा आप दीजिए और इंशाल्लाह अल्लाह ताला इनको सेहत देंगे। हाँ, पर एक और कॉलर है, उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। वालेकुम सलाम जी, कौन साहिबा कहाँ से? अकीम साहब, मेरा गला खराब रहता है हर वक्त, खांसी होता है, सीने में ज्यादा दबाव दबाव होता है, सीना बंद बंद रहता है मेरा। अच्छा, तो खांसी बहुत ज्यादा दिनों से है आपको? खांसी जो होता है गले में, खारिश है। अच्छा अच्छा अच्छा, हाँ मुझे 6-5 महीने से। अच्छा अच्छा, ठीक है, मैं आपको जवाब देता हूँ। ठीक है जनाब, बहुत शुक्रिया का, हमने नाम नहीं पूछा, और चूंकि आवाज़ में शायद कोई डिस्टर्बेंस थी। गला ख़राब है और खांसी, देखिए खांसी जो आजकल हो रही है अमूमन, इसमें कई आप शरबत आप इस्तेमाल कर चुकी होंगी, लेकिन बही दाना इस सिलसिले में बहुत उम्दा है, बही दाना आप मंगवा लीजिए, ब्राउन ब्राउन कलर के ऐसे छिलके से होते हैं, जो बही होते हैं उसके जो अंदर के बीज होते हैं उसके छिलके ये होते हैं, बही दाना मंगवा लीजिए और तकरीबन 1 चाय का चमचा उसको आधी प्याली पानी में डाल दीजिए, लुआब सा जो है उसमें बन जाएगा, और इसी तरीके से आप उसको मुंह में रखे और फिर चबाते रहिए और उसका लुआब भी साथ साथ जो है वो पीते रहिए, तो आप देखेंगे इंशाल्लाह फौरी तौर पे आपको असर होगा, खांसी में बेहतरी आएगी। गले का जहाँ तक मामला है, गले के लिए इस सूखे शहतूत आप मंगवा लीजिए, सूखे शहतूत भी मिले, आजकल ताज़ा शहतूत भी बाज़ार में मैंने देखा मिल रहे हैं, तो आप अगर ताज़ा शहतूत मिल जाते हैं तो तकरीबन आधा पाव शहद को पानी में अच्छी तरीके से उबालिए और उबालने के बाद जो है इसका पानी भी पीजिए और इसके गरारे भी कीजिए, कि यानी कि शहतूत के पानी के गरारे करने का तरीका यह है, यही पानी आप उबालिए, इसमें थोड़ा सा नमक डालिए और नमक डाल के इसके गरारे कीजिए। गले में दर्द ज़्यादा है तो अमलतास इस सिलसिले में बहुत उम्दा चीज़ है कि अमलतास को तकरीबन एक इंच का टुकड़ा अंदर का आप पानी में उबालिए, उबालने के बाद उसमें थोड़ा सा आधी प्याली दूध भी मिला दीजिए और इससे गरारे करने से आपके गले की तकलीफ सही हो जाएगी। हमारे पास कॉलर है, उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। वालेकुम सलाम जी हकीम साहब। वालेकुम सलाम, आपके क्या नाम है जनाब, कहाँ से बोल रहे हैं? हकीम साहब मैं कुवैत से बात कर रहा हूँ, फिदा हुसैन। ठीक है फिदा साहब, सवाल बताइए। मेरी बहन का मसला है, उसको यरकान है 4-5 साल से। अच्छा, तो अभी यरकान ही डिक्लेयर हुआ है या हेपेटाइटिस पे चले गए? बुखार भी हो जाता है डेली। ये जो यरकान है ये हेपेटाइटिस सी या बी में तो नहीं गया? जी वो ही है। अच्छा वो चीज है, चले वो जिसको काला यरकान बोलते हैं वो है। जी हेपेटाइटिस सी होता है ये अमूमन इसको जो होता है, तो ये डायग्नोस हो गया। बुखार कितना रहता है पूरे दिन में इनका? 100 से ऊपर रहता है जी, 100 से ऊपर रहता है बुखार। आवाज नहीं क्लियर है यार। चलें ठीक है, मैं आपसे अर्ज करता हूँ। फिदा साहब कुवैत से थे और इनकी बहन का मामला है, हेपेटाइटिस का मसला है। इसमें यह है कि आप जो दवाएं ले रहे हैं वो बहुत उम्दा दवा हैं, वो आप लीजिए, लेकिन ऊँट कटारा इस सिलसिले में बहुत उम्दा चीज़ है। कासनी ले लीजिए 100 ग्राम, ऊँट कटारा ले लीजिए 100 ग्राम और इनको अच्छी तरीके से पिसवा के और सुबह शाम 5-5 ग्राम पानी से इसको दीजिए। इसी तरीके से दारे हिल्द बहुत उम्दा चीज़ है, अगर कुवैत में नहीं तो आपको कराची से ही मंगवानी पड़ेगी। दारे हिल्द पहाड़ पे जो एक दरख्त होता है उसकी जड़ें होती हैं, उसकी लेना है आपको दारे हिल्द, और दारे हिल्द को आप अच्छी तरीके से बारीक पिसवा लीजिए और इसको भी आधा चमचा सुबह आधा चमचा शाम लीजिए, तो आप देखेंगे कि इंशाल्लाह ताला बेहतरी आ जाएगी। जहाँ तक बुखार का ताल्लुक है, बुखार बाज़ दफ़ा ये होता है कि इस वक्त क्या कंडीशन है, हेपेटाइटिस की स्टेजेस होती हैं कि इस वक्त क्या कंडीशन है इसकी, तो उस लिहाज से हो सकता है कोई इन्फेक्शन हो या फिर उनको एपिटोमा या कोई ऐसी चीज़ जो है शुरू हो गई हो, तो इसको जाहिर बात है नई रिपोर्ट्स अगर सामने हो तो किया जाएगा। अभी फ़िलहाल जो है आप इनको सौंफ ले लें और तकरीबन 1 चाय का चमचा सौंफ ले लीजिए, आधा चाय का चमचा ज़ीरा ले लीजिए, इन दोनों को आप भून लीजिए। ये एक खुराक बता रहा हूँ कि 1 चमचा सौंफ और आधा चमचा ज़ीरा, इन दोनों को भून के और इसी तरीके से गर्म पानी में डाल के दिन में 2 दफ़ा पिलाइए, तो इससे इंशाल्लाह बुखार भी इनका बेहतर होगा और बुखार के लिए जो आप दवाएं अगर दे रहे हैं तो उनको लेते रहिए। तो हमारे पास एक और कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। सलाम वालेकुम सर। जी वालेकुम सलाम, कौन सा आप कहाँ से? सर लियाकत अली बात कर रहा हूँ हैदराबाद से। मेरा दाएं शोल्डर का मसला है, बहुत ज्यादा दर्द करता है मोटरसाइकिल चलाते हुए, और वैसे भी जो है ना कोई छोटा मोटा बर्तन धुलाई करना या कोई छोटा मोटा काम करते हुए ना बहुत ज्यादा दर्द करता है। काफी दफा इलाज करवाया लेकिन आराम बिल्कुल नहीं आ रहा इसका, वक्ती तौर पे आराम आता है उसके बाद नहीं आता। ठीक। तो दूसरी तरफ बहुत ज्यादा साफी कमजोरी है, बहुत ज्यादा। अच्छा अच्छा जी, पट्टे बहुत कमजोर है सर, इसके बारे में बता दे प्लीज। चले ठीक, बहुत शुक्रिया लियाकत साहब हमारे हैदराबाद से। इसमें देखिए जो कंधों में दर्द होता है इसकी वजूहत कई होती हैं, इसमें बाज़ दफ़ा गर्दन में जो सर्वाइकल गैप आ जाता है वो भी उसकी वजह होती है, काम की नौइयत होती है। इसमें आप फ़िलहाल ये करें कि आप दारे हिल ले लें, दारे हिल 100 ग्राम, असगर नागोरी 100 ग्राम, सौंठ 100 ग्राम, इसलिए कि खून के लिए जो है खून को साफ़ करने के लिए भी दारे हिल एक बहुत उम्दा दवा है। इन तीनों चीज़ों को हम वज़न आप ले लीजिए और 5 ग्राम सुबह 5 ग्राम शाम को जो है आप इसको पानी के साथ दीजिए, इससे फ़र्क पड़ेगा। असाबी कमज़ोरी के लिए जो है दखनी मिर्च बहुत उम्दा चीज़ है, कि दखनी मिर्च जो है 4 अदद ले लीजिए और खजूर जो भी आपको पाकिस्तान का खजूर अच्छा हो वो आप ले लें, उसके अंदर से गुट्टी निकाल के 1 खजूर में 4 दखनी मिर्च जो है वो रख दीजिए, उसको ऐसा लपेट के और फिर उसको चबाते रहिए, तो आप देखेंगे कि जब आप उसे निगलेंगे एक वक्त में एक खजूर लीजिए सुबह के वक्त, असर के वक्त, और ये 3 हफ्ते तक लेंगे तो इंशाल्लाह आपके कांधे का दर्द भी बेहतर होने लगेगा। हमारे पास एक कॉलर है जी, अस्सलाम वालेकुम जी, कौन साहिबा कहाँ से? मैं जगवाल से बात कर रही हूँ फिद्रा जी, बताइए क्या सवाल? जी मैंने मोटापे के लिए पूछना है, गुर्दों में इंफेक्शन है काफी, मैंने दवाइयाँ ली हैं आराम नहीं आ रहा। इंफेक्शन है, ठीक है जी, मैं आपको जी और मोटापे के लिए भी पूछना है। जी मैंने दोनों लिख लिया, आपको बताता हूँ, आपकी कॉल का बहुत शुक्रिया। सिद्रा साहिबा थी चकवाल से। देखिए बात यह कि गुर्दे के इन्फेक्शन के लिए जो सबसे अच्छी चीज़ है वो ये है कि आप जौ का पानी ज़्यादा से ज़्यादा पीजिए, इन्फेक्शन के लिए बेहतरीन चीज़ है। इसी तरीके से जौ का सत्तू जो है आप बना लीजिए और इसे इस्तेमाल कीजिए। और जहाँ तक मोटापे का ताल्लुक है, इसके लिए आपने ये करना है कि अरके मको और अरके कासनी दो चीज़ें आप मिला लीजिए हम वज़न, और आधी प्याली सुबह आधी प्याली शाम ये आप पीजिए। और इसी तरीके से एक और नुस्खा आप लिख लीजिए, सफ़ेद ज़ीरा 100 ग्राम लेना है, अजवाइन 10 ग्राम लेनी है, और बर्ग सदाब भी 100 ग्राम। 3 चीज़ें हो गई, सफ़ेद ज़ीरा 100 ग्राम, बर्ग सदाब 100 ग्राम और 10 ग्राम अजवाइन, इन तीनों चीज़ों को पिसवा लीजिए, 5 ग्राम सुबह 5 ग्राम शाम आप इसको लीजिए। और इसी तरीके से वज़न कम करने के लिए आप कोशिश करें कि आप ज़्यादा से ज़्यादा परहेज़ कीजिए, चिकनी चीज़ों का परहेज़ कीजिए और तली हुई चीज़ों का परहेज़ करें, इंशाल्लाह अल्लाह ताला आपका मसला हल कर देंगे। तो नाज़रीन हमारे पास एक सवाल और, ये शाइस्ता साहिबा है, इन्होंने हमसे सवाल किया था, ये दिल्ली इंडिया से ये हमारे पास फेसबुक पे सवाल था, और इन्होंने यही बताया कि इनको यरकान हो गया है और आँखों में पीलापन ज़्यादा है। तो हमारा टॉपिक भी शायद आपने नहीं देखा, आप इसको देखिए कि टॉपिक भी हमारा यही है, रिपीट में भी देख लीजिए, लेकिन यरकान के लिए एलोवेरा बहुत उम्दा चीज़ है। घी गवार का आप ले लें, जेल ले लें, गूदा ले लें अंदर से तकरीबन 50 ग्राम और उसमें 5 ग्राम के करीब जो है नौशादर आप ले लीजिए, नौशादर फली उसे डाल दीजिए, पूरा दिन कर रखने के बाद उसको छान लीजिए, छानने के बाद उसके 10 कतरे पानी में डाल के आधा कप पानी में ये आप पीजिए, यरकान के लिए बहुत उम्दा चीज़ है। इसी तरीके से आपने ये कोशिश करनी है कि कासनी का इस्तेमाल, इंडिया में कासनी बहुत अच्छा मिल जाती है, कासनी की भाजी ले लीजिए या कासनी के पत्ते और मूली के पत्ते लेके इसका पानी निकाल लीजिए, और पानी निकालने के बाद इसे भगोने में गर्म कीजिए, पानी फट जाएगा, उसे छान कर सुबह शाम एक एक प्याली पीजिए, इंशाल्लाह अल्लाह ताला आपको शिफा दे देगा। हमारे पास एक और कॉलर है, उनसे बात कर लेते हैं जी। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जी, कौन साहब कहाँ से? कौन साहब कहाँ से जी? अस्सलाम वालेकुम, आवाज आ रही है आप जी? कौन साहब बोल रहे हैं, सवाल बताइए। मैं आसिफ बात कर रहा हूँ शिकागढ़ से। कहाँ से बोल रहे हैं? हेलो जी, कहाँ से बोल रहे हैं? सवाल तो नाज़रीन ये आपने देखा कि हमारे पास कॉलर आते हैं लेकिन अमूमन लाइन की ख़राबी है, उस वजह से वो ड्रॉप हो जाता है। हमारा जो ये प्रोग्राम है हिकमत और सेहत, ये सिर्फ आपकी फलाह के लिए और आपके लिए ख़ास तौर पे प्रोग्राम पेश किया जाता है। इसमें जो औज़ान हैं, जो वज़न या ख़ुराक के मुतालिक जो चीज़ें मैं बताता हूँ उसे सख्ती के साथ नोट किया कीजिए, और इसमें जो भी ख़ुराक मैं तजवीज़ करता हूँ उसको उसी तरीके से, ग्राम का अगर आपको नहीं समझ आए तो किसी से मालूम कर लीजिएगा। रात को 1 बजे हमारा प्रोग्राम रिपीट होता है तो आप उसे देख सकते हैं, मेरा नंबर स्क्रीन पर आता है, आप 4 बजे से 8 बजे तक कोई ज़रूरी बात हो तो मुझसे कर सकते हैं। तो नाज़रीन ये था हमारा आज का प्रोग्राम, इंशाल्लाह ताला कल किसी नए मौजू के साथ हाजिर होंगे। अपने मेज़बान हकीम सैयद अब्दुल बासित को अब दीजिए इजाज़त। अस्सलामु अलैकुम व रहमतुल्लाह।